सम्झे धड्किने दिल छ, तिमी बिन सास धन्नै मुस्किल छ, पेपालुलाई जल चढाऊ शनि दशा लागे नि मुक्ति पाइन्छ भनिन्छ, पूजा पाठ गरेर माया बढाऊ तिमलाई सम्झे धड्किने दिल छ, तिमी बिन सास धन्नै मुस्किल छ, पेपालुलाई जल चढाऊ दशा लागे मुक्ति पाइन्छ भनिन्छ, पूजा पाठ गरेर माया बढाऊ शनि दशा लागे मुक्ति पाइन्छ भनिन्छ, पूजा पाठ गरेर माया बढाऊ तिमलाई साथ दिन हो, तिमी भनी तर्किन्छौ किन हो, पेपालुलाई जल चढाऊ शनि दशा लागे मुक्ति पाइन्छ भनिन्छ, पूजा पाठ गरेर माया बढाऊ मेरो माया तिमलाई साथ दिन हो, तिमी भनी तर्किन्छौ किन हो, पेपालुलाई जल चढाऊ शनि दशा लागे मुक्ति पाइन्छ भनिन्छ, पूजा पाठ गरेर माया बढाऊ शनि दशा लागे मुक्ति पाइन्छ भनिन्छ, पूजा पाठ गरेर माया बढाऊ गरो आफ्नो शिर झुकाउन चाहन्ना म तिम्रो मन दुखाउन पिपालुलाई जल चढाउन शनि दशा लागेनी मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ सक्छु बरु आफ्नो शिर झुकाउन चाहन्ना म तिम्रो मन दुखाउन पिपालुलाई जल चढाउ शनि दशा लागेनी मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ शनि दशा लागेनी मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ बसिसक्यो मुटुको माझमा तिमी बिना बोलाउँछु आजमा पिपालुलाई जल चढाउ शनि दशा लागेनी मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ शनि दशा लागेनी मुक्ति पाइन्छ भनिन्छ पूजा पाठ गरेर माया बढाउ गर्छौ योगान्त कुरा म गर्छु संयोगान्त कुरा ए कालु खै खै आज भोलि तिम्रो मन कता कता भाँडिए झैँ लाग्छ भन न हाम्रो मायाको दूरी किन बढ्दैछ कृष्णा म्युजिक प्याली प्रस्तुत गर्दछ प्रवीण घरती मगरको लोक साङ्गीतिकको शैली पिपालुलाई जल चढाऊ है पीआरबीटी 013-0045-198 र पीआरबीटी 60-45-14-32 पूजा पाठ गरेर माया ऋषि खड्गाको उत्कृष्ट लय अनि बाबुराम बोहराको उत्कृष्ट शब्द सृजनामा प्रवीण घरती मगर र विष्णु माझीको सुमधुर आवाज लोक साङ्गीतिकको शैली पिपलुलाई जल चढाऊ है। अब बजारमा